शेखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पंप सँगै फोन नम्बर 0556563290 रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिंग सामानहरू दक्ष प्लम्बर पेट्रोल को व्यवस्था का साथै एसएन पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। नारायणी डेभलपमेन्ट बैंकको माथि मोबाइल 9845146174। नमस्कार। अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz सँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np संसारभरि केही साथ सुनिरहनु भएको साँझ 6:30 बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। अब स्थानीय समाचार विस्तारमा। वृहत शान्ति सम्झौताको मर्मभावना विपरीत राज्य पक्षद्वारा जनयुद्धकालीन मुद्दाहरूलाई बिउझाई आफ्ना नेता कार्यकर्ताहरूलाई धरपकड र कारखाना कारागार चलान गर्न लागेको भन्दै चितवनमा दुई माओवादीहरू धर्नासहित र्याली निकालेका छन्। गोर्खा फुजेलका कृष्ण प्रसाद अधिकारी हत्या अभियोगमा पक्राउ परेका दुई व्यक्तिहरूको रिहाईको माग गर्दै दुई माओवादीले आज बिहान 10 बजेदेखि 12 बजेसम्म जिल्ला प्रशासन कार्य चितवनमा धर्ना दिएका हुन्। एकीकृत नेकपा माओवादी र नेकपा माओवादी चितवनले संयुक्त रूपमा प्रशासनमा धर्ना दिई वृहत र्याली र नाराबाजीसहित चितवन जिल्ला अदालतमा गई कोर्सभा समेत सम्पन्न गरेका छन्। द्वन्द्वकालीन घटनालाई सत्यनिरूपण तथा मेलमिलाप र विपत्ता आयोग गठन गरेर मात्र हल गरिनुपर्ने भन्दै पक्राउ परेकाको तत्काल रिहाई हुनुपर्ने उनीहरूको माग थियो। सो कोर्सभा एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य एवं नारायण दाहाल र नेकपा माओवादीका जिल्ला इन्चार्ज गुरुराज लोहनी सहितका शीर्ष नेताहरू सहभागी थिए। यसैबीच पक्राउ परेका दुई अभियुक्तको आज पनि बयान शुरू भएको छ। हिजो दिउँसोबाट छविलाल पौडेलको बयान थालिएको हो। सकेसम्म आज दुवैजनाको बयान सक्ने तयारीमा रहेको अदालतका श्रेष्ठदार विद्याराज पौडेलले जानकारी दिनुभयो। जिल्ला अदालत चितवनका मुख्य न्यायाधीश विनोद मोहन आचार्यले आज बयान लिनु भएको छ। छविलालसँगै भीमसेन पौडेललाई पनि प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेका दुई अभियुक्त सहित 13 जना विरुद्ध जिल्ला तल चितवनमा अभियोग पत्र दर्ता भएको छ। अधिकारी परिवारले सुरुमा 11 जना विरुद्ध जाहेरी दिएकोमा प्रहरीको अनुसन्धानबाट 3 जना थप भएको थियो भने परिवारले नै गृह मन्त्रालयमा दिएको उछ्रीमा जानुका पौडेलको नाम समेत उल्लेख गरिएको छ। प्रहरी प्रतिवेदनमा उल्लेख भएका 3 अभियुक्त मध्ये 2 जना सशस्त्र द्वन्द्वमा मारिएका कारण 13 जना विरुद्ध मात्र अदालतमा अभियोग पत्र दर्ता भएको जिल्ला न्यायाधिवक्ता एकनारायण लम्सालले बताउनुभयो। बयान पछि थुनछेक बहसका लागि प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ, बारका पूर्व महासचिव रमण श्रेष्ठ लगायत 20 जना वकिलहरू तयारीमा रहेका छन्। वरिष्ठ अधिवक्ता श्रेष्ठले 20 जना भन्दा बढीले प्रतिवादीको तर्फबाट बहस गर्ने बताउनुभयो। पूर्वी चितवनको बछौलीमा आजदेखि 3 दिने महिला सशक्तिकरण सम्बन्धी अनुशिक्षण कार्यक्रम आजबाट सुरु भएको छ। बछौली गाविसको सहयोगमा पारालिगल कमिटी बछौलीले आयोजना गरेको सो कार्यक्रममा बछौली गाविसका 36 जना महिलाहरूको सहभागिता रहेको थियो। उद्घाटन कार्यक्रमका प्रमुख अतिथि बछौली गाविसका सचिव तेजेन्द्रनाथ लामिछानेले महिलाहरूको नेतृत्व विकासको लागि गाविसले योजना बनाएर नै काम गरिरहेको जानकारी दिनुभयो। कार्यक्रममा 3 दिनसम्म अधिवक्ता रामकृष्ण अधिकारी र गजेन्द्र ओस्तीले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा पारालिकल कमिटी बछौलीकीको अध्यक्ष सुमाया लामा, एकल महिला अध्यक्ष गीता श्रेष्ठ, एउटा नागरिक मस्के बबिता चौधरी, मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष वासुदेव चापागाई, नेपाली कङ्ग्रेसका केदार चापागाई, एमालेका गोविन्द प्रसाद रिजाल, एमाओवादीका विनोद खनाल, राष्ट्रिय जनमोर्चाका दुर्गा प्रसाद घिमिरे लगायतले बोल्नु भएको थियो। पारालिकल कमिटी बछौलीकी अध्यक्ष राममाया लामाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा कमिटी सदस्य चण्डिका ढकालले कार्यक्रमको उद्देश्यका बारेमा बोल्नु भएको थियो। रत्नगरमा रहेको सुनगाबा बाल संसार प्रि प्राइभेट मन्टेश्वरी स्कुलको तेस्रो वार्षिक उत्सव आज सम्पन्न भएको छ। सो स्कुलले रत्नगरमा एक कार्यक्रमको आयोजना गरी वार्षिक उत्सव मनाएको हो। कार्यक्रममा सो स्कुलकी प्रिन्सिपल भगवती देवखोटाले मन्टेश्वरी स्थापना गर्नुको कारण भावी योजना र स्कुलको वार्षिक प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो। जिल्ला शिक्षा कार्यालयका सहायक जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठको प्रमुख आतिथ्य एवं मन्टेश्वरी स्कुलका प्रबन्ध निर्देशक रमेश भट्टको अध्यक्षतामा भएको सो कार्यक्रममा उद्योग वाणिज्य संघ रत्नगरका अध्यक्ष ज्ञानबहादुर विश्वराल, नेपाल पत्रकार महासंघ चितवनका कोषाध्यक्ष होमनाथ सापकोटा, स्थानीय व्यवसायी नारायण आचार्य लिखातले बोल्नु भएको थियो। रत्नगर नगरपालिकामा 585 जना बाल श्रमिक रहेको नगरपालिकाले जनाएको छ। उनीहरूलाई श्रमबाट मुक्त गराउन विभिन्न चेतनामूलक तथा शैक्षिक कार्यक्रम सञ्चालन गरिएको छ। नगरपालिकामा भएका बाल श्रमिक मध्ये अहिले 124 जनालाई बाल शिक्षा दिन थालिएको छ। जिल्लामा अहिले भर्ना अभियान समेत सञ्चालन गरिरहेकाले बाल श्रमलाई समेत विद्यालयमा सहभागी गराउन प्रयास थालिएको नगरपालिकाका सामुदायिक विकास शाखा प्रमुख तोरणराज पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार नगरपालिकामा विभिन्न संघ संस्थाले बालमैत्री स्थानीय शासन कार्यक्रम समेत सञ्चालन गरिएको छ। रत्नगर उद्योग वाणिज्य संघको पहलमा उद्योगहरूमा बाल श्रम न्यूनीकरण गरी शिव सिकाउने कार्यक्रम सुरु गरेको छ। उक्त कार्यक्रममा 60 जना बालबालिका सहभागी हुने बताइएको छ। पछिल्लो समयमा बाल श्रम न्यूनीकरणका लागि त्यहाँ परिवारलाई आय आर्जनमा सहभागी गराउने खालका कार्यक्रम समेत सञ्चालन भएको छ। यसअघिको कार्यक्रममा नगरपालिकामा 100 बाल श्रमिकलाई परिवारमा पुनर्मिलन गराइएको समेत पौडेलले बताउनुभयो। तर जति कार्यक्रम गरिए पनि बाल श्रमिकको संख्या भने घट्न सकेको छैन। यहाँको बजार क्षेत्रका होटलहरूमा भने बाल श्रमिक रहेको पाइएको छ। भर्ना अभियानमा समेत बाल श्रमिक छुट्ने गरेको भन्दै चितवनका जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले विद्यालयमा उनीहरूलाई पढाउन लागि पठाउन सबैले भूमिका खेल्नुपर्ने बताउनुभयो। चितवनका विभिन्न ठाउँबाट विद्युत चोरी गर्ने 7 जना आज बिहान पक्राउ परेका छन्। भनपा 13 एक, शिवनगरबाट एक, पार्वतीपुरबाट एक, पटियानीबाट 3 र शुक्रनगरबाट 1 जना पक्राउ परेका हुन्। पक्राउ परेकाहरूलाई अहिले जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको छ। प्राधिकरणले नियम बमोजिम तोकिएको जरिवाना तिरेपछि मात्र उनीहरूलाई छाडिने प्रावधान रहेको नेपाल विद्युत प्राधिकरण कार्यालय भरतपुरले जनाएको छ। सशस्त्र प्रहरीका 17 जनपद प्रहरीका 11 र विद्युत प्राधिकरणका कर्मचारीका 19 जनाले गरेको अनुगमनमा उनीहरू पक्राउ परेका हुन्। साथै अनुगमनका क्रममा पानी तान्ने एक थान मोटर पनि बरामद गरिएको छ। महसुल तिर्न बाँकी रहेकाहरूको पनि लाइन काट्ने काम तीव्र पारिएको कार्यालयले जनाएको छ। चितवनको बेलचोकमा आज बिहान एक पुरुषको व्यवहारी से शव फेला परेको छ। करिब 20-22 वर्ष उमेर रहेका ती पुरुष सुतिरहेको अवस्थामा फेला परेको हो। शरीरमा कुनै चोटपटक नलागेको तर नाकबाट रगत बगेको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको छ। माझी मुसहर बोटी कल्याण सेवा समिति नवलप्रासले सन् 2014 गैँडाकोट गाविसमा सञ्चालन गरे कार्यक्रमहरू साथै गतिविधिको विषयमा जानकारी तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। गैँडाकोट गाविसको सभाहलमा आज सम्पन्न कार्यक्रममा सरकारवालाहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले पछाडि परेको समुदायको उत्थानका लागि सबै लाग्नुपर्ने बताएका थिए। कार्यक्रममा गैँडाकोट गाविसका अध्यक्ष एवं सचिव गोविन्द सिग्देल, गैँडाकोट स्वास्थ्य चौकीका प्रमुख नारायण सापकोटा, भाग्योदय प्रावि टोलका प्रधानाध्यापक दिल्ली प्रसाद अम्बई, माया ठकुरी, दीपक परियाल लखातले बोल्नु भएको थियो। यसअघि कार्यक्रममा गैँडाकोट गाविसका अध्यक्ष एवं सचिव गोविन्द सिग्देल, गैँडाकोट स्वास्थ्य चौकीका प्रमुख नारायण सापकोटा यसअघि कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै कार्यक्रम संयोजक चित्रबहादुर माझीले 11 गाविसमा यो कार्यक्रम गर्न लागिएको बताउनु भएको थियो। गैँडाकोटदेखि नयाँ बेलहानीसम्म 11 गाविसको 22 बस्तीमा स्थानीय अधिकार कार्यक्रम, सुशासन कार्यक्रम र एडम्यास परियोजना सञ्चालनमा रहेको छ। माझी मुसहर बोटे कल्याण सेवा समितिले माझी मुसहर समुदायको आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक विकास र हक अधिकारका लागि निरन्तर कार्यक्रम तथा अभियानहरू सञ्चालन गर्दै आइरहेको छ। कार्यक्रममा जिमसर बोटे कल्याण सेवा समितिका अध्यक्ष लालबहादुर बोटेको अध्यक्षतामा सम्पन्न भएको थियो। लायन्स क्लब अफ चितवन चौतारीले आज राष्ट्रिय प्राथमिक विद्यालय भनपाती र आनन्दपुरमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री र विद्यालय झोला वितरण गरेको छ। शैक्षिक सामग्री वितरण गर्दै लायन्स क्लब इन्टरनेसनलले शिक्षामा अझ व्यापक कार्य गर्ने आजै कार्यक्रममा लायन्स कर्मीले प्रतिबद्धता व्यक्त गरेका थिए। शिक्षा कोषका सहयोगमा भनपाती र आनन्दपुर स्थित राष्ट्रिय प्राथमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूका लागि झोला कापी र सिसा कलम वितरण गरिएको हो। शिक्षा क्षेत्रमा लायन्स क्लबले आउँदा वर्षहरूमा थप कार्यक्रम गर्ने लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट 325 बेटु नेपालका पास्ट डिस्ट्रिक्ट गभर्नर एवं कार्यक्रमका प्रमुख अतिथि लायन राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। हुने खाने र पौजवालाका छोराछोरीहरू सरकारी विद्यालयमा अध्ययन गर्न आउने भएकोले समाजको चासो र चिन्ता कम भएको भन्दै प्रमुख अतिथि श्रेष्ठले लायन्स क्लब सधैँ विपन्न वर्गको साथमा रहिरहने बताउँदै सोही अनुरूपका कार्य गर्ने लाइनहरूलाई अनुरोध गर्नुभयो। सन् 2011 सोही विद्यालयमा अध्ययन गर्ने मेधावी विद्यार्थीहरूलाई प्रदान गर्दै आइरहेको गीता दिपेन्द्र शिक्षा कोषले प्रदान गर्ने छात्रवृत्ति यस वर्ष 5 विद्यार्थीहरूलाई हस्तान्तरण गरिएको छ। गरिब र विपन्न वर्गका विद्यार्थीहरूलाई शैक्षिक सत्रको सुरुमा नै यसरी अत्यावश्यक शैक्षिक सामग्री वितरण गर्दा अभिभावकहरूलाई शैक्षिक बोझ कम हुने र विद्यार्थीहरूलाई हौसला पुगेको विद्यालय के प्र सीता कुमारी पौडेलले बताउनुभयो। गीता दिपेन्द्र शिक्षा कोषका प्रमुख संरक्षक भक्तिराम चालिसले क्लब इन्टरनेसनल डिस्ट्रिक्ट 325 बेटु नेपालका चिफ एरिया कोअर्डिनेटर खोमनाथ रेग्मी जोनसियर पर्सनल लाइन्स दासीराम ढकाल एक्सन टनसन चेयर पर्सन लाइन मेघनाथ ब्राल लेखाले मन्तव्य व्यक्त गरेको कार्यक्रममा लायन्स क्लब अफ चितवन चौतारीका अध्यक्ष भक्ति प्रसाद चालिसेको अध्यक्षतामा सम्पन्न भएको थियो। पूर्वी मकनपुरको छतिवन चार हर्दामा गैंडाको आक्रमणबाट एक युवती घाइते भएकी छिन्। आक्रमणबाट स्थानीय 18 वर्षीय कल्पना विश्वकर्मा घाइते भएकी हुन्। बिहान घाइते अवस्थाको गैंडा गाउँमा देखेपछि स्थानीयवासीले धपाउने प्रयास गरेका थिए। गाउँहरूको भिड देखेर भाग्ने क्रममा गैंडाले विश्वकर्मालाई आक्रमण गरेको स्थानीय अनिल विश्वकर्माले बताउनुभयो। घाइतेको उपचारका लागि टाढा ल्याउने तयारी थियो। सिकारीले आक्रमण गरेर घाइते भएपछि गैंडा पर्सा वन्यजन्तु आलक्ष्य हुँदै गाउँ आइपुगेको हुन सक्ने स्थानीयको अनुमान रहेको छ। गैंडा गाउँमा आएको थाहा पाएपछि प्रहरी टोली खटिएको मकनपुरका प्रहरी नायब उपरीक्षक दीपक थापाले बताउनुभयो। 19 वन्यजन्तु सप्ताहको अवसर पारी पश्चिम चितवनमा भलिबल प्रतियोगिता गर्न लागि छ। गुन्जानगर 8 स्थित दियालो मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले खुल्ला भलिबल प्रतियोगिताको आयोजना गर्न लागेको हो। प्रतियोगिता वैशाख 6 गतिबाट सञ्चालन हुने आयोजकले जनाएको छ। विकासको मूल फुटाउ वन तथा वन्यजन्तु संरक्षणमा सबै जुटौँ भन्ने नाराका साथ गर्न लागि प्रतियोगितामा सहभागी हुनका लागि पनि आयोजकले आह्वान गरेको छ। प्रतियोगितामा प्रथम हुनेलाई नगद 30,000, दोस्रो हुने समूहलाई 20,000 र तेस्रो हुनेलाई नगद 10,000 सहित प्रमाणपत्र वितरण गरिनेछ। प्रतियोगी टिमको दर्ता शुल्क 3,000 तोकिएको छ। दियालो मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष ललितमान तामाङले खेलको माध्यममा आम नागरिकमा संरक्षणको चेतना अभिवृद्धि गर्ने दावी गर्दै वन्यजन्तु सप्ताहको व्यापक बनाउन लागेको बताउनुभयो। अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ। अधिकारी दम्पतिको अनसन तोड्ने सीमा वरिष्ठ पत्रकार एवं नागरिक समाजका अगुवा कनकमणि दीक्षितले लिनुपर्ने कङ्ग्रेस उपसभापति रामचन्द्र पौडेलको भनाइप्रति तपाईँ के भन्नुहुन्छ? ए ठिकै हो, बी माग सम्बोधन नभएसम्म अनसन तोड्नु हुन, सी माओवादीको पक्ष पोषण। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौं।